चलिए अस्मा और अफाल देखते हैं इसी रुकू के। पहले अस्मा, निस्वतुन औरतें, नून सीन वाओ इसका रूट है, इसम जमा है, इसका वाहिद नहीं होता। फता जवान या मुलाजिम, फाता या रूट है, इसम नकिरा है, मुत्तकअन तकियागाह सोफा या तकिया लगी हुई मसनदें, इसके दो रूट होते हैं ता काफ हमजा या वाव काफ हमजा। इसम ज़र्फ़ मकान है, सिक्कीनन चाकू या छुरी, सीन काफ नून इसका रूट है, इसम नकिरा, असागरीन जलीलो ख्वार और पस्त लोग, स्वाद गैन रा रूट है, इसम फाइल जमा मुजक्कर, असिजनु कैद खाना, सीन जीम नून रूट, इसम मारिफा, हेन वक्ते मुकरर, हा या नून और ये हर्फ है। चलिए अफाल को देखते हैं। तोरा विदु वो बहकाती है, रा वाओ दाल रूट है, बाप मुफाइला, मुरा विदा तन मस्तर, फेल मुदारे वाहिद मुअन्नस गायब, शगाफा उसने सुराख किया या उसने मोहब्बत की, शीन गैन फा इसका रूट है, शगफन इसका मस्दर, फेल माजी वाहिद मुजक्कर गायब, आतदत उसने तैयार की, ऐन ता दाल रूट है, बाब इफ्तियाल ए तादन मस्तर, फेल माजी वाहिद मुअन्नस गायब, अकबरना उन्होंने बड़ा जाना, काफ बारवा रूट है, बाब इफाल इकबारन मस्तर, फेल माजी जमा मुअन्नस गायब, कत्ताना उन्होंने काट डाले, काफ तोए आइन रूट है, बाप तफ़ील तख्ती अन मस्तर, फेल माजी जमा मुअन्नस गायब, लुम तुन्ना तुम मलामत करती हो, लाम वाओ मीम रूट है, बाप नसरा, लूमन मस्तर, मोतल है ये, फेल माजी जमा मुअन्नस हाजिर। استعصم وہ بچ گیا. عین سواد میم روٹ ہے. باب استفعال استسامن مصدر استسامن فعل ماضی واحد مذکر غائب. لَيُسْجَنَنَّ البتہ وہ قید کیا جائے گا. سین جیم نون روٹ ہے سجن. باب نصر سجنن مصدر فعل مضارع مجهول واحد مذکر غائب. اور لام جو ہے شروع میں یہ لام تاکید ہے، اور بیچ میں جو نون ہے شد والی یہ نون ثقیلہ. یدعونا وہ بلاتے ہیں. دال عین واو روٹ ہے. باب نصر دعا ان مستر فعل مضارع جمع مذکر غائب. تصرف تصرف تم پھیرو گے. سواد رافع روٹ ہے. باب دربا صرفن مصدر فعل مضارع واحد مذکر حاضر. اسبو میں چھپ جاؤں گا. سواد با واو روٹ ہے. باب نصرہ صبو ون مصدر فعل مضارع واحد متکلم. صرف وہ پھیرا گیا. سواد رافع یا وہ پھر گیا. صرف وہ پھر گیا. سواد رافع روٹ ہے. باب دربا صرفن مصدر فعل ماضی واحد مذکر غائب. بدا وہ ظاہر ہوا. با دال واو روٹ ہے. باب نصرہ بدون مصدر فعل ماضی واحد مذکر غائب. بس یہ